नमस्कार, म शिव हरिदाल। आज म यहाँहरूमाझ बजिर तर्जुमा दिग्दर्शन 2073 अनुसार बजिर तर्जुमा प्रक्रियाको विषयमा यहाँहरूमाझ चर्चा गर्नेछु। त्यहाँ भएका व्यवस्थाहरूको बारेमा केही जानकारीहरू लिएर उपस्थित भएको छु। यसमा सबभन्दा पहिलो प्रक्रिया के रहेको छ भने, कुल बजेटको आकार सीमाङ्क तयार गर्ने त्रिवर्षीय खर्च प्रक्षेपण सहित, यो पहिलो प्रक्रिया हो। यसमा के गरिन्छ त भन्दाखेरि, गत वर्षको यथार्थ स्थिति, चालु आर्थिक वर्षको प्रक्षेपित अवस्था र एमटिइएफको आधारमा यो चाहिँ तयार गरिन्छ। त्यस्तै स्रोत समितिले विभिन्न आधारमा आगामी आर्थिक वर्षको कुल बजेटको आकार र सीमाङ्क निर्धारण गर्न बजेट समिति समक्ष कार्तिक तेस्रो हप्ताभित्र सिफारिस प्रस्तुत गर्ने, बजेट समितिले कुल बजेटको आकार र सीमाङ्क मङ्सिर दोस्रो हप्ताभित्र सम्पन्न गर्ने, यो चाहिँ पहिलो मुद्दा थियो। त्यस्तै दोस्रो नम्बरमा के हुन्छ भने, बजेट सीमा र मार्गदर्शन पठाउने, यो चाहिँ कसले पठाउँछ त भन्दा, राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयले बजेटको सीमा र मार्गदर्शन मङ्सिर तेस्रो हप्ताभित्र तयार गर्ने, मङ्सिर चौथो हप्ताभित्र एलएमबिआइएसमा प्रविष्टि गरी सम्बन्धित मन्त्रालयमा पठाउने, मन्त्रालयले आफू अन्तर्गतका विभाग, जिल्ला कार्यालय र आयोजनाहरूमा मार्गदर्शनसहित बजेटको सीमा पुसको दोस्रो हप्ताभित्र एलएमबिआइएसमा इन्ट्री गरी पठाइसक्नुपर्ने व्यवस्था, यो दोस्रो व्यवस्था हो। तेस्रोमा के हुन्छ त भन्दा, कार्यक्रम तथा बजेट तयार गरी पेश गर्ने, यसमा चाहिँ त्रिवर्षीय खर्च प्रक्षेपण सहित, यसमा के हुन्छ त भन्दा, मन्त्रालयहरूले तयार गरी पठाएको सीमा र मार्गदर्शनभित्र रही सम्बन्धित जिल्ला स्तरीय कार्यालय र आयोजनाहरूले पौषको दोस्रो हप्ताभित्र सम्बन्धित विभागमा पठाउने, विभागले पौष मसान्तभित्र आफ्नो समेत राय तयार गरी, आफ्नो समेत बजेट तयार गरी एलएमबिआइएसमा इन्ट्री गरी सम्बन्धित मन्त्रालयहरूमा पठाउनु पर्ने व्यवस्था छ। त्यसपछि सम्बन्धित मन्त्रालयले प्राप्त हुन आएको बजेटमा आफ्नो बजेट समेत तयार गरी एलएमबिआइएसमा प्रविष्टि गर्ने र मागको तेस्रो हप्ताभित्र राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा एलएमबिआइएस मार्फत पठाउनु पर्ने व्यवस्था छ। यो चाहिँ तेस्रो व्यवस्था हो। चौथोमा के हुन्छ त भन्दा, कार्यक्रम तथा बजेट उपर छलफल, यसमा के हुन्छ भन्दा, सम्बन्धित मन्त्रालय र अर्थ मन्त्रालयको समेत सहभागितामा निकायगत रूपमा माघको चौथो हप्तादेखि फागुन दोस्रो हप्ताभित्र राष्ट्रिय योजना आयोगमा नीतिगत छलफल गर्ने, बजेटको खर्च शीर्षकगत छलफल अर्थ मन्त्रालयमा चैत्र मसान्तभित्र गर्ने, छलफलका आधारमा वैशाखको पहिलो हप्ताभित्र अर्थ मन्त्रालयले बजेटको मस्यौदा बनाउने र सम्बन्धित मन्त्रालयहरूसँगको परामर्शको आधारमा वैशाख तेस्रो हप्ताभित्र अन्तिम मस्यौदा तयार गर्ने। यसपछि पाँचौँ बुँदा रहेको छ, व्यवस्थापिका संसदमा बजेटको प्रस्तुति र पारित, यसमा के हुन्छ त भन्दा, बजेटको अन्तिम मस्यौदा मन्त्री परिषद र विकास कार्यक्रम राष्ट्रिय योजना आयोगबाट स्वीकृत भएपछि राजस्व प्रक्षेपण, बाह्य सहयोगबाट प्राप्त हुने अनुदान एवं ऋण सहायता, आन्तरिक ऋणको प्रक्षेपणसहित बजेटको उद्देश्य, नीति, प्राथमिकता, योजनाले निर्धारण गरेका कार्यक्रमहरू समेत समेटी आउँदो आर्थिक वर्षको बजेट जेठ 15 गते अर्थमन्त्रीले संसदमा प्रस्तुत गर्ने। त्यसपछि छैठौँ नम्बरमा के हुन्छ भने, बजेट कार्यान्वयन सम्बन्धी नीतिगत मार्गदर्शन, यसमा अर्थमन्त्रीले जेठ 15 बजेट प्रस्तुत गरिसकेपछि अर्थ सचिवबाट जेठ 16 गते बजेट कार्यान्वयनको लागि नीतिगत मार्गदर्शन पठाउनु पर्ने व्यवस्था छ। यसरी छवटा बुँदामा चाहिँ यो बजेट तर्जुमा दिग्दर्शन 2073 बजेट तर्जुमा प्रक्रियाको बारेमा चर्चा गरेको छ। यसलाई बुँदागत रूपमा मात्रै छवटा बुँदा टक टक टक भन्नु पर्दाखेरि चाहिँ कसरी भन्न सकिन्छ त भन्दा, पहिलो बुँदा कुल बजेटको आकार सीमाङ्क तयार गर्ने, यो चाहिँ त्रिवर्षीय खर्च प्रक्षेपणसहित, त्रिवर्षीय खर्च प्रक्षेपणसहित कुल बजेटको आकार सीमाङ्क तयार गर्ने पहिलो बुँदा, दोस्रोमा बजेट सीमा र मार्गदर्शन पठाउने, तेस्रोमा कार्यक्रम तथा बजेट तयार गरी पेस गर्ने, यो पनि त्रिवर्षीय खर्च प्रक्षेपणसहित नै हो, यो कार्यक्रम तथा बजेट तयार गरी पेस गर्ने। त्यसपछि चौथोमा के छ त भन्दा, कार्यक्रम तथा बजेट उप छलफल गरिन्छ यो विभिन्न निकायहरूमा। त्यसपछि पाँचौँ नम्बरमा आएर यो चाहिँ संयुक्त सदन अहिले व्यवस्थापिका संसद छैन, हाम्रो संयुक्त सदन छ, प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा चाहिँ बजेटको प्रस्तुति अर्थमन्त्रीज्यूले गर्नुहुन्छ र सोको पारित पनि हुन्छ। त्यसपछि बजेट कार्यान्वयन सम्बन्धी नीतिगत मार्गदर्शन चाहिँ पठाउने काम हुन्छ। यसरी संसदमा बजेट प्रस्तुत हुँदा सामान्यतया निम्न अनुसारका विवरणहरू प्रस्तुत गर्नुपर्छ। बजेट चाहिँ संसदमा सरकारले बजेट प्रस्तुत अर्थमन्त्रीले बजेट प्रस्तुत गरिराख्दाखेरि के पनि प्रस्तुत गर्नुपर्दछ भन्दा व्यय अनुमानको खर्च, मन्त्रालयगत प्रगति विवरण, सार्वजनिक संस्थानहरूको लक्ष्य प्रगति विवरण, प्राविधिक सहायता सम्बन्धी विवरण, विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक र पेस्की विधेयक, यी उल्लिखित कागजातहरू समेत बजेट पेस गर्ने क्रममै संसदमा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ। हस् त, आजको लागि यति नै गरौँ। धन्यवाद।